والمطلقات اور طلاق یافتہ عورتیں، یتربصن روکے رکھیں، انتظار کریں، بانفسہن اپنے نفسوں کے ساتھ، ثلاثت قروء تین حیض. قروء کا لفظ جو ہے قاف رے حمزہ سے ہے، اس کا روٹ کر ان جمع کرنا، قرآن بھی اسی سے ہے کیونکہ اس میں بھی بہت سے علوم جمع ہیں، یا حروف و کلمات کا جمع ہونا. حیض اور طہر دونوں کے لیے یہ لفظ استعمال ہوتا ہے. کیوں؟ اس لیے کہ عربی لغت ازداد میں سے ہے. زن کا معنی کس میں استعمال ہوتا ہے؟ گمان اور یقین دونوں کے لیے. شراء کا معنی خریدنے اور بیچنے دونوں کے لیے. اسی طرح قروء کا لفظ بھی دونوں معنوں میں استعمال ہوتا ہے عربی میں. طہر کے لیے اگر استعمال ہو تو جمع قروء ہوتی ہے، حیض کے لیے استعمال ہو تو قر ان کی جمع اقراء ہوتی، کیونکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا دع الصلاۃ ایام اقرائک، نماز چھوڑ دو اپنے حیض کے دنوں میں. اب آپ دیکھیے کہ ایک کہتا ہے اس سے مراد طہر ہے، ایک کہتا ہے اس سے مراد حیض ہے. اب اس بنا پہ کیا کرنا چاہیے؟ اگر ایک امام نے فتویٰ دے دیا کہ حیض شروع ہوتے ہی عدت ختم، اور دوسرا کہتا ہے کہ نہیں گنجائش ہے ابھی تین چار دن کے بعد جب یہ پاک ہوگی تب عدت ختم ہوگی، نبی صلی اللہ علیہ وسلم کا طریقہ کیا تھا؟ جہاں گنجائش نکلتی ہو وہاں بہت تنگ دلی سے کام نہیں لینا چاہیے. بہرحال ولا یحل لہن، اور ان کے لیے حلال نہیں. کن کے لیے؟ عورتوں کے لیے. کون سی عورتوں کے لیے؟ طلاق یافتہ عورتوں کے لیے. کیا حلال نہیں؟ ان یکتمن، کہ وہ چھپائے رکھیں، وہ چھپا کے رکھیں. یکتمن کا روٹ کیا ہے؟ کاف تے میم، یکتمون تکتمون، کہ وہ چھپا کے رکھیں. ما خلق اللہ، جو پیدا کیا اللہ نے، فی ارحامہن، ان کے رحموں میں. یعنی عدت کی ایک حکمت بھی یہی ہے کہ اگر عورت حاملہ ہے، پریگننٹ ہے، تو پریگننسی ظاہر ہو جائے، کیونکہ اگر عورت اس کو چھپائے رکھتی ہے جو اس کے پیٹ میں ہے، اور پھر اس موقع پہ کسی اور سے شادی کر لیتی ہے، تو ہو سکتا ہے کہ بچہ دوسرے شوہر سے منسوب ہو جائے جبکہ وہ اس کا نہیں تھا. تب آگے وراثت میں اور نکاح میں اور کن چیزوں میں کتنی مشکل ہو جائے گی، کیونکہ اب ظاہر ہے کہ حرام حلال کے مسائل نکاح میں اسی سے شروع ہوتے ہیں نا، کہ اگر بچہ کسی کا ہے تو دوسرے کے لیے احکامات مختلف ہیں، وہ اس کے وراثت میں شریک نہیں ہو سکتا. تو اس لیے عورت پہ ایک بہت بڑی رسپانسبلٹی آتی ہے کہ ایسے معاملے میں اللہ کے حکم کو سامنے رکھے. ان عورتوں کے لیے حلال نہیں کہ ان کے رحم میں جو اللہ نے تخلیق کیا ہے یعنی جنین، اس کو وہ چھپا کے رکھیں، یعنی بتائیں نہ، ڈسکلوز نہ کریں. ان کن یؤمنن باللہ والیوم الآخر، اگر وہ اللہ اور یوم آخرت پر ایمان رکھتی ہیں. کتنی سخت بات ہے، یعنی جس کو خدا کا خوف ہے، جس کے دل میں آخرت کے حساب کی جواب دہی کا احساس ہے، وہ ایسا نہیں کر سکتی. یہ معاملہ یہ معمولی نہیں ہے، بہت بڑی بات ہے، کیونکہ ایک بچے کی اصلیت یا اس کا نسب بدل جائے گا، اس بچے بھی ظلم، جس کی وراثت میں وہ شریک ہوگا اس پہ بھی ظلم، پھر اس کے نکاح کا آئندہ مسئلہ ہوگا کہ ہو سکتا ہے کہ وہ نکاح کرنا چاہے کسی ایسی لڑکی سے جو اس کی محرم بنتی ہو. تو اس سے کئی قسم کے بگاڑ آتے ہیں نا. تو کی کہاں ہے؟ عورت کے پاس ہے. عورت مت چھپائے. وبعولتہن، اور ان کے شوہر. کن کے شوہر؟ طلاق یافتہ عورتوں کے شوہر. بعولہ بعلت ان کی جمع ہے. احق، زیادہ حقدار ہیں. کس بات کے؟ برد بہن، ان کو واپس لانے کے. یعنی جنہوں نے طلاق دی، اگر طلاق کی عدت کے دوران واپس لانا چاہے تو لا سکتے ہیں. فی ذالک، اس میں، یعنی کس میں؟ اس عدت کے دوران. ان ارادو اصلاحا، اگر وہ ارادہ کرے اصلاح کا. अगर शराफत से फिर जिंदगी बसर करना चाहते हैं तो वापस भी ला सकते हैं। और रुजू में वली को रुकावट नहीं डालनी चाहिए। हमारे यहाँ ये बहुत खराबी है कि अगर किसी औरत को एक दफा तलाक हो जाए और फिर शौहर तौबा भी करे और माफी भी मांगे और वापस बीवी को लाना चाहे और बीवी वापस भी जाना चाहे, लेकिन बाकी सारे खानदान वाले आगे दीवार बन के खड़े हो जाते हैं, तुम्हारी इतनी बेइज्जती है कि तुम वापस जाओगे, वापस नहीं जा सकते। नहीं, ऐसा नहीं करना चाहिए। क्यों? कि उनके शौहर ज्यादा हकदार हैं कि वो उनको वापस ले जाएं। अगर तंग करना मकसूद ना हो, लेकिन अगर तंग करने के लिए ले जा रहे हैं तो फिर इजाजत नहीं। वलहुन्न मिस्लुल्लजी अलैहिन्न बिलमारूफ, और इन औरतों के लिए भी मारूफ तरीके पर वैसे ही हुकूक हैं जैसे मर्दों के हुकूक उन पर हैं। यानी औरतों के भी हुकूक हैं, वलहुन्न और उनके लिए हैं। क्या है? हुकूक हैं। कैसे? मिसलु, उसी तरह। अल्लजी अलैहिन्न, जैसे उनके जिम्मेदारियां हैं। बिल मारूफ, भले तरीके से। यानी हुकूक और फराइज के मामले में दोनों में क्या है? बराबरी है। हाँ, वलिर्रिजाली अलैहिन्न दरजा, और मर्दों के लिए उन औरतों पर एक दर्जा है। एक कहां से आ गया? कहां लिखा हुआ एक? दरजतुन नकिरा है। मर्दों को औरतों पर एक दर्जा हासिल है। वो क्यों? इसलिए कि मर्द जिस्मानी एतबार से अवी होते हैं, औरत को प्रोटेक्शन देते हैं, मेहर देते हैं, नान नफका देते हैं, उसकी जिम्मेदारियां उठाते हैं। तो इसलिए तलाक का हक मर्द के हाथ में रखा गया। क्योंकि तलाक की बात हो रही है ना, इसलिए एक दर्जा जो हो रहा है ये किस मामले में है? यानी औरत मर्द को तलाक नहीं दे सकती, मर्द औरत को तलाक दे सकता है। वल्लाहु अजीजुन हकीम, और अल्लाह जबरदस्त है, हिकमत वाला है। जबरदस्त है का मतलब क्या है? कि कोई शख्स अपनी किसी फितरी ताकत की वजह से नाजायज फायदा ना उठाए कि वो बीवी को कमजोर समझकर उस पर जुल्म और ज्यादती करे, कि मुझे अल्लाह ने जिस्मानी तौर पर मजबूत बनाया इसलिए मैं जैसे चाहूं तुम्हारे साथ मामला करूं, ये चूंकि मैं तुम्हें कमा कर ला के देता हूं, खिलाता हूं पिलाता हूं, इसलिए जो चाहूं करूं, इसकी इजाजत नहीं है। याद रखो, अल्लाह तुम पर कुव्वत रखता है, वो जबरदस्त है, गालिब है, इक्तदार रखने वाला है, और दूसरी तरफ हकीम, हिकमत वाला है। कि उसने ऐसा क्यों किया? उसने ऐसा क्यों किया कि औरत के मुकाबले में मर्द को एक दर्जा ज्यादा दिया, सुपीरियोरिटी दी? क्योंकि उसने खुद बनाया है दोनों को। उसको मालूम है कि घर के निजाम को चलाने के लिए किसको किस पर दर्जा देना था। अब दो सूरतें थी, एक तो ये कि एक को एक स्टेप ऊपर रखा और एक को एक स्टेप नीचे, और दूसरी सूरत यह हो सकती थी कि दोनों को मुकम्मल तौर पर एक दूसरे के बराबर कर दिया जाता। तो जब दो चीजें इक्वली एक दूसरे के ऑपोजिट होती हैं तो फिर अपोजिशन ही होती, फिर टकराव होता है, फिर फसाद होता है। तो जैसे ये उंगलियां हैं, अगर सारी बराबर बना दी जाती तो हम काम ना कर सकते। इसका ये मतलब नहीं कि किसी उंगली की अहमियत कम है। अब आप देखें कि ये अंगूठा सबसे कम है, लेकिन सब ज्यादा इसी का ही काम होता है। इसका कितना बड़ा रोल है। अगर आप देखें कि सिर्फ एक ये छोटी उंगली जिसको आप, ये तो छोटी है, अगर सिर्फ इसी को निकाल दें अपने हाथ से तो आप देखेंगे कितने अधूरे हो जाएंगे आप। असल इज्जत तो अल्लाह के हाथ में है, बड़ाई छुटाई तो वहां है, और ये दर्जा सिर्फ खानदानी मामलात में है, आम मामलात में नहीं है। ठीक है, खानदानी जिंदगी में इस दर्जे की बात हो रही है। नेकी में, तकवा में एक औरत मर्दों से कहीं आगे हो सकती, इल्म में आगे हो सकती, कई और काबिलियतों में आगे हो सकती, लेकिन घरेलू जिंदगी में औरत को मर्द के ताबे बनाया गया है। मर्द को कमाने की जिम्मेदारी दी गई, बीवी का बोझ उठाने को कहा गया है, ताकि बीवी उस बोझ से आजाद होकर بچوں کی تخلیق، پیدائش، پرورش کا کام آسانی سے کر سکے۔ اس میں کوئی بڑائی اور کوئی خوبی نہیں کہ کوئی عورت مردوں والے کام کرے یا اس میں اپنی بڑائی سمجھے۔ یہ غیر فطری طریقہ ہے، اپنی فطرت کے خلاف جانا، اپنے کو ہی نقصان پہنچانا ہے، اپنے ساتھ زیادتی کرنا ہے۔ وہ بوجھ اٹھانا جو اللہ نے آپ پہ نہیں ڈالا، یہ آپ کے اپنے ہی لیے اچھا نہیں۔ چلیے ان آیات کا خلاصہ کرتے ہیں۔ آپ دیکھیں کہ یہاں پر فرمایا گیا کہ وَلَا تَنْكِحُوا الْمُشْرِكَاتِ، مشرکات کون ہوتی ہیں؟ بت پرست عورتیں، ٹھیک ہے۔ حَتَّى يُؤْمِنَّ، کیا مراد ہے اس سے؟ ایمان لے آئیں۔ وَلَا أَمَةٌ، أَمَةٌ لونڈی، لونڈی کون ہوتی ہے؟ لونڈی کس کو کہتے ہیں؟ غلام عورت، ہاں وہ خریدی ہوئی ہو یا پھر جنگ سے مال غنیمت میں ہاتھ آئی ہو یا وراثت میں ملی ہو۔ ولو اعجبتکم سے کیا پتہ چلتا ہے؟ ولو اعجبتکم، ہاں تم کو پسند آئے، تو اس سے کیا بات پتہ چلتی ہے؟ کہ شادی کا معیار صرف پسند نہیں۔ اور اسی طرح ماں باپ کو کیا حکم دیا گیا؟ ولا تنکحوا المشرکین، مشرک مردوں سے شادی نہ کر کے دو یہاں تک کہ وہ ایمان لے آئیں۔ اور مومن غلام بہتر ہے مشرک مرد سے، ہاں تم کو اچھا لگے، تم کو بھائے، تم کو پسند آئے۔ تو یہاں میں تھوڑا سا پسند کی شادی پہ بات کرنا چاہتی ہوں کہ اسلام میں شادی کے لیے کیا معیار دیا گیا ہے۔ نبی صلی اللہ علیہ وسلم نے کیا فرمایا ہے کہ عورت سے چار وجہوں سے شادی کی جاتی ہے، یعنی جب رشتہ تلاش کیا جاتا ہے چار چیزیں دیکھی جاتی ہیں: مال، حسب، حسن، دین۔ پھر آپ نے کیا فرمایا؟ تم دیندار سے شادی کرو۔ تو رشتے کی تلاش میں شادی کے لیے سب سے پہلی خوبی جو کسی انسان کے اندر دیکھنی چاہیے وہ یہ ہے کہ اس کے اندر خدا کا خوف کتنا ہے، وہ خدا کا حق کتنا دیتا ہے، پھر بندوں کے حق کتنے دیتا ہے۔ کیوں؟ وجہ اس لیے کہ جو انسان خدا سے نہیں ڈرتا، جو انسان بندوں کے حق ادا نہیں کرتا، پھر کیا ہوتا ہے نتیجہ؟ کہ وہ آپ کا حق بھی نہیں دے گا۔ مثلا ایک عورت کے اندر بھی خدا خوفی دیکھو، ایک مرد کے اندر بھی، کیونکہ اگلی آیت میں وَلَا عَبْدٌ مُؤْمِنٌ خَيْرٌ مِّن مُشْرِكٍ وَلَوْ أَعْجَبَكُمْ، یعنی پسند ہی سب کچھ نہیں۔ آپ نے بعض اوقات دیکھا ہوگا کہ ایک شخص نے پہلے بھی شادی کی ہوتی، پھر وہ کسی اور لڑکی کو پھانس لیتا ہے، پہلی بیوی کو وہ بھلا دیتا ہے، اپنے بچوں سے غافل ہے، اپنی بیوی سے غافل ہے، ان کے کسی حق کی پرواہ نہیں ہے۔ اب ایسا شخص جو کھلم کھلا دوسروں کے حق پامال کر رہا ہے، اگر کوئی دوسری لڑکی صرف پسند کی وجہ سے اس سے شادی کرنے جا رہی ہے، تو کیا وہ کل کو اس کا حق برباد نہیں کرے گا؟ جس کے دل میں خدا کا خوف نہیں اور وہ ایک عورت کا حق برباد کر رہا ہے، کیا وہ دوسری عورت کا نہیں کرے گا؟ دوسری بات یہ ہے کہ ایسی شادیاں جو ہیں وہ خاندان نہیں بننے دیتی، اور جب تک خاندان نہیں بنتا اس وقت تک نکاح عزت اور سکون کا سبب نہیں بنتا۔ تو اس میں مردوں کے لیے بھی اور عورتوں کے لیے بھی ان آیات میں بہت بڑی نصیحت ہے کہ شادی کے موقع پر محض پسند کو نہ دیکھو، بلکہ کیا دیکھو؟ دین کو دیکھو، اس شخص کی خدا خوفی کو دیکھو، کسی کے صرف خوبصورت الفاظ پہ مت مر مٹو، کسی کی ظاہریت کو مت دیکھو، کسی کی دولت پہ مت نظر رکھو، یہ دیکھو اس کے دل میں خدا کا خوف کتنا ہے، تبھی وہ تمہارے حقوق ادا کرے گا، تبھی وہ تمہارے ساتھ انصاف کر سکے گا۔ اور خاص طور پر نان مسلمز کے ساتھ شادی کرنا، اس کی ریزن کیا بتائی گئی؟ کیوں نہ کرو؟ اولائک یدعون الی النار، کیونکہ تم کو آگ کی طرف بلاتے ہیں۔ یہ ساؤتھ افریقہ میں ایک ادارہ ہے، اسلامک پروپیگیشن سینٹر، تو ان کی طرف سے ایک میل آئی تھی، اس کا ترجمہ ہے، ایک خاتون نے شاید ان کو لکھا یا وہاں پر ہوں گی یہ، ये लिखती हैं कि आजकल कसरत से ये बात सुनने को मिलती है, क्योंकि जहां पर मुसलमान माइनॉरिटीज हैं वहां ये चीज बहुत आम होती जा रही है कि मुसलमान लड़कियां हिंदुओं से, सिखों से, नॉन मुस्लिम से शादी कर लेती हैं, या इवन क्रिश्चियन से, क्योंकि मुसलमान औरत की शादी ना मुशरिक से होती है और ना ही अहले किताब मर्द से। तो ये कहती है कि आजकल कसरत से ये बात सुनने को मिलती है कि मुसलमान लड़कियां गैर मुस्लिम लड़कों से शादियां कर रही हैं। मैं भी इन्हीं चंद लड़कियों में से हूं और मुझे यकीन है कि हर वो लड़की जो ऐसी सोच रखती है कि अगर किसी की तरफ दिल मायल हो तो दीन से क्या फर्क पड़ता है, इस किस्म की शादी के मुजर असरात पर जरूर गौर करेगी। मेरा भी ख्याल था कि मैं अपने माँ बाप से ज्यादा जानती हूँ, ज्यादा पढ़ी लिखी हूँ, क्योंकि अमूमन लड़कियों को ये होता है हमारे माँ बाप तो बहुत बैकवर्ड है, पागल है, और इस वजह से मैंने अपनी पसंद से गैर मुस्लिम लड़के से शादी कर ली। मेरा ख्याल था कि जिंदगी बहुत खूबसूरत होगी, लेकिन हकीकत इसके बिल्कुल बरक्स निकली। मेरे शौहर में तहारत और पाकीजगी का कोई तसव्वुर न था और उसके शराब पीने की वजह से बसा औकात रात को बिस्तर पर कह कर देता जो मुझे ही साफ करनी पड़ती। मेरे दीन की तजहीक और बेहरमती करने में उसने कोई कसर न छोड़ी, यानी हर वक्त खुदा को, रसूल को, दीन को, मुसलमानों को बुरा भला कहता रहता। जब औलाद हुई तो उनके नामों और मजहब के ऊपर शदीद झगड़ा पड़ गया कि नाम क्या रखे जाएंगे, जाहिर है कि हर एक अपनी तरफ खींचेगा। नतीजा ये हुआ कि बच्चे नहायत कशमकश का शिकार हो गए और बच्चों को समझ ही ना आता था कि वो क्या है, मुसलमान है या कुछ और। मुस्लिम लड़कियों से बड़ी इल्तिजा है कि इन बहरूपियों के चुंगल में न फंसे, क्योंकि नरम और दिलफरेब गुफ्तगु सिर्फ शिकार फांसने की हद तक होती। शादी के बाद वो बीवी को बीवी नहीं समझते और बसा औकात यूं भी होता है कि अपनी बीवी को फिर छोड़कर किसी दूसरे शिकार की तलाश में जा पड़ते हैं। मेरी जिंदगी अब खत्म हो चुकी है, मेरा मकसद अब सिर्फ अपने बच्चों की सही तौर पर परवरिश करना है, उन्हें इतने दीन की खूबसूरती से आगाह करना है। अल्लाह ताला ने जो मुस्लिम लड़कियों को गैर मुस्लिम मर्दों से शादी करने से रोका है तो उसमें बहुत बड़ी हिकमत छुपी हुई है। अल्लाह हमारी बर्बादी नहीं चाहता। मेरी तमाम बहनों और भाइयों से दरख्वास्त है कि लड़कियों को अपने दीन से आगाह करें। अगर मेरी कहानी सुनकर एक लड़की भी बच गई तो मैं समझूंगी कि मेरी नाकाबिले बयान अजियत रायगा नहीं गई, यानी इस रास्ते में मैंने जो तकलीफें उठाई हैं वो दूसरों के काम आई हैं। और ऐसी कहानी अगर ना भी हो तब भी ये है कि जब अल्लाह ताला ने कह दिया, क्योंकि आप देखिए कि औरत फितरी तौर पर कमजोर होती है ना, तो वो नॉन मुस्लिम मर्द का मुकाबला नहीं कर सकती, फिर आहिस्ता आहिस्ता उसी के दीन की तरफ मायल होने लगती है। और अगर औरत शादी की वजह से अपना दीन छोड़ दे तो फिर नतीजा क्या हो सकता है। और दूसरी तरफ अल्लाह ताला फरमाते हैं, सब्र करो, ऐसी पसंद को एक तरफ रखो और उसके बदले में क्या है, तुम्हारे लिए जन्नत है, वल्लाहु यदु इलल जन्नत वल मग़फिरत। क्योंकि इंसान शादी के बाद लाजमी तौर पर अपने शोहर के दीन से, तरीकों से, ख्यालात से मुतासर होता है, और इसी तरह बसा औकात मर्द भी बीवी के ख्यालात और उन तरीकों से मुतासर होता है। लेकिन अमूमी तौर पर जो देखने में आता है, मुशाहदे में चीज आती है, वो यही है कि औरतें ज्यादा इन्फ्लुएंस होती हैं मर्दों की नस्बत। वयुबैनु आयात ही, कौन सी आयात, यानी ऐसे अहकाम, यानी हकायक जो हमारे बारे में अल्लाह ताला जानते हैं, समझते हैं, उसके मुताबिक जो हमें अहकाम देते हैं वो सब जानता है। लअल्लहुम यतज़क्करून, शायद के वो नसीहत पकड़े। वयसअलूनका अनिल महीद, और लोग आपसे हैज के बारे में सवाल करते हैं कि इस हालत में बीवी के साथ ताल्लुक रखना कैसा है। कुल हुआ अज़ा, कह दीजिए कि वो अज़ियत है। अज़ा क्यों कहा गया है इसको, अज़ा के क्या माने, तकलीफ, गंदगी, बीमारी, तकलीफ तो सब जानते हैं, फिर इसी तरह बीमारी, यानी इस हालत में इंसान बीमारी के ज्यादा करीब है बनिस्बत सेहत के, तो मुराद इससे क्या, यानी आइंदा आने वाले जो तलाक और इद्दत वगैरह के मसाइल हैं, तो ये समझाना मकसूद है कि ये चूंकि एक बीमारी किसी कैफियत है, इसलिए इस हालत में मसलन तलाक न दो, इस हालत में औरत से जिस्मानी कुर्बत न करो, क्योंकि हो सकता है तुम्हें उसकी तरफ से वो रिस्पॉन्स या सुकून न मिले और फिर तुम्हारे दरमियान एक क्लैश शुरू हो जाए। तो इसलिए अल्लाह ताला ने जो भी ऐसे हुक्म दिए हैं वो इंसान ही के फायदे के लिए। फातज़िलूक से मुराद क्या है यहाँ पर, कि उससे अलग हो जाओ, यानी उसको किसी दरबे में बंद कर दो और लॉकअप में डाल दो या खुद घर से निकल जाओ कहीं, ये मतलब है इसका? नहीं, ये मतलब नहीं है, क्योंकि यहूद ऐसा ही किया करते थे कि वो इस मामले में इस हद को बढ़े हुए थे कि इन दिनों में औरत के हाथ का पका हुआ नहीं खाते थे, उसको छूते नहीं थे, अगर वो किसी चीज को छू जाती तो वो भी नापाक हो जाती, जैसे कुछ कुछ असरात हमारे माशरे में भी है कि बाद दो पीरियड्स के बाद पूरा पूरा घर धोते हैं, बिस्तर धोते हैं, रजाइयां धोते हैं, पता नहीं क्या क्या धोते हैं, जानमाज को हाथ नहीं लगाते कि नापाक हो जाएगी, तस्बीह को हाथ नहीं लगाते, ये सब बातें मनगढ़ंत हैं। जिस चीज से रोका गया है वो मैंने आपको चार पांच चीजें बता दी, आपको उनके बारे में पता होना चाहिए। इसके बारे में किसी ने पूछा है, जबानी तिलावत का मतलब कुरान का वो हिस्सा जो जबानी याद है वो पढ़ सकते हैं या हाथ लगाए बगैर देख कर भी पढ़ सकते हैं? तालीम के लिए हाथ लगाए बगैर देख कर जैसे आप सबक पढ़ते हैं लफ्ज़ लफ्ज़ करके ये सुनाते हैं, इसकी इजाजत है। और जबानी जो कुछ आपके दिल में है, जो आपके जहन में है, उसको अगर आप जबान से दोहरा लेते हैं तो उसके पढ़ने में भी हर्ज नहीं, इसकी उलमा ने इजाजत दी है। ठीक है। वला तकरबू हुन्ना का क्या मतलब है? उनके करीब भी ना जाओ, इससे मुराद जिस्मानी ताल्लुक है। जिस्मानी ताल्लुक में भी सिर्फ इंटरकोर्स मना है, बाकी बीवी को हाथ लगाना, छूना, टच करना ये मना नहीं है। फइजा ततहरना का क्या मतलब है? जब वो गुसल कर ले, तो इससे ये पता चलता है। यतहुरना का मतलब है खून आना बंद हो जाए, और ततहुर का मतलब क्या है? कि गुसल भी कर ले। तो अब इसमें भी दो राय हैं। बास कहते हैं कि गुसल करने से पहले बीवी के साथ जिस्मानी कुर्बत इख्तियार की जा सकती है, और बास के ख्याल में जब तक वो नहा ना ले उस वक्त तक नहीं करनी चाहिए, और अगर वो भूल कर या किसी वजह से ऐसा कर बैठे तो उसके लिए सदका करने का हुक्म है। फातुहुन्ना मिन हैसु अमरकुमुल्लाह, ये अमर कहाँ लिखा हुआ है? अल्लाह का हुक्म कहाँ लिखा हुआ है? इससे मुराद कौन सा हुक्म है? फितरत का हुक्म है। यहाँ तौबा करने वालों की बात क्यों कही गई? यानी अगर कोई इस मामले में ज्यादती कर चुका है औरत पर, या किसी ने ऐसी गलती की है, तो वो क्या कर ले? तौबा करे, क्योंकि ऐसा करना गुनाह है। वयहब्बुल मुतताहिरीन, और निजासत की हालत में बीवी के पास न जाओ, अल्लाह को पाक साफ लोग पसंद हैं। अच्छा, औरत को खेती से क्यों तशबीह दी गई? उसको जलील करने के लिए, उसकी अहमियत बताने के लिए, उसकी कद्र कीमत बताने के लिए। वकद्दमू लिअन्फुसिकुम का क्या मतलब है? अपने लिए आगे भेजो। क्या भेजो? औलाद। और फिर औलाद की अच्छी तरबियत करके आखिरत की फिक्र करो, आखिरत में अपने लिए तो सवाब का सामान भेजो। माकद्दमू व आसारहुम, जो सूरत यासीन में आता है ना, वो भी इसी में है। वत्तकुल्लाह, और डरो अल्लाह से। वाला वो अन्ना को मुलाकू, जान लो तुम उससे मुलाकात करने वाले हो। क्यों? ये तकवा का हुक्म बीच में क्यों आया? और अल्लाह की मुलाकात क्यों याद कराई गई? जब तक तो खुदा का खौफ ना हो उस वक्त तक इंसान अजवाजी जिंदगी में दुरुस्त नहीं रह सकता, शोहर और बीवी के ताल्लुकात सही नहीं रह सकते, जब तक तो खुदा का खौफ ना हो, वरना एक दूसरे पर ज्यादती किसी न किसी तरह करता ही रहेगा। बशरिल मोमिनीन, मोमिनों के लिए क्या बशारत है? कि अल्लाह ने ये ताल्लुक जायज करार दे के तुम्हारे लिए सुकून और खुशी का सामान इसमें रखा, वरना अगर अल्लाह ताला हराम कर देते ताल्लुक या रिस्ट्रिक्ट कर देते अन्ना की बजाय सिर्फ औकात मुकर्रर कर देते तो कितनी मुश्किल हो जाती। वला तजअलुल्लाह उर्ज़तन लिअयमानिक, उर्ज़ा का क्या मतलब है? आर, यानी अल्लाह का नाम लेकर नेकी से मत रुको। अल्लाह का नाम लेके तो नेकी करो, ना कि नेकी से रुको। लह कसम कौन सी होती है? जो ऐसे ही आदतन तकिया कलाम के तौर पर मुंह से निकल जाए, जिसके पीछे कोई सोच ना हो। और दूसरी कसम कौन सी होती है? झूठी कसम का क्या नाम है? गमूस, गैन मीम वाउसीन, गमूस। और एक तीसरी कसम कौन सी है? बिमा कसबत कुलूबुकुम, पक्की कसम जो खाई जाती सोच समझ के इरादतन। लिल्लज़ीन युलून मिन निसाइहिम, वो लोग जो अपनी औरतों से ईला करते हैं। ईला किसको कहते हैं? बीवी से ताल्लुक ना रखने की कसम खाना, ये ईला होता है। इनके लिए क्या मुद्दत है? 4 महीने। अगर 4 महीने से पहले ताल्लुक कायम कर लिया तो क्या करना पड़ेगा? कसम का कफारा देना पड़ेगा। ठीक है। और अगर 4 महीने गुजर गए तो फिर तलाक देनी होगी। बास फुकहा ये भी कहते हैं कि खुद बहुत खत्म हो जाएगा मामला। बास कहते हैं कि नहीं, औरत को फिर भी तलाक अदालत से लेनी पड़ेगी। वह इन अजम तलाक, तलाक का तरीका क्या है, कब देनी चाहिए? तोहर में। इद्दत कितनी है उसकी? 3 हैज। और फिर اس مدت میں عورت کے اوپر کیا ذمہ داری ہے؟ کہ جو اس کے رحم میں ہے وہ واضح کر دے. اور اس مدت میں شوہر کیا کر سکتا ہے؟ رجوع کر سکتا ہے. مدت گزر جائے تو کیا ہوتا ہے؟ طلاق ہو جاتی ہے. اور طلاق ہو بھی جائے تو پہلی اور دوسری طلاق کے بعد اسی شوہر سے دوبارہ نکاح ہو سکتا ہے اور کسی اور سے بھی ہو سکتا ہے. اور اس میں پھر عورت کی رضامندی ہوگی. اور وہی نکاح کے جو عناصر بتائے میں نے, کس سے ارکان بتائے نکاح کے؟ چار. کون کون سے؟ ولی, گواہ, ایجاب و قبول اور مہر. یہ آپ کو یاد ہونا چاہیے اچھی طرح, آپ کو اپنے حقوق معلوم ہونے چاہیے. اور یہ جو عدت ہے نا 3 مہینے کی, یہ تو ان عورتوں کے لیے جن کو پیریڈز ہوں, جو بوڑھی ہوں, جن کو نہیں ہو رہے, یا بچیاں ہوں, ان کی عدت تو 3 مہینے ہے. کون سے مہینے؟ اسلامی مہینے. اور جو پریگنینٹ عورت ہے اس کی عدت کب تک ہوتی ہے؟ وغیرہ حمل تک, جب تک بچہ پیدا نہ ہو, چاہے 6 مہینے ہو یا 8 مہینے ہو. ٹھیک ہے. اگر شوہر نے طلاق نہ دی ہو اور سپریشن 4 مہینے سے زیادہ ہو, تو ایسی صورت میں نکاح کیا باقی رہے گا؟ بعض فقہا کہتے ہیں نکاح باقی نہیں رہے گا اگر اس نے قسم ہی کھا لی ہے, تو وہ قسم طلاق کے برابر شمار ہوگی. بعض کہتے ہیں کہ نہیں, پھر طلاق باقاعدہ طور پر لینی ہوگی, عدالت دے گی اس کو طلاق. طلاق کا جو طریقہ بتایا, اگر اس کے علاوہ دی جائے تو کیا طلاق نہیں؟ نہیں, وہ بھی طلاق ہے. کیا اورل سیکس سے نکاح ٹوٹ جاتا ہے؟ نہیں, نکاح تو نہیں ٹوٹتا, لیکن ظاہر ہے کہ جس چیز سے منع کیا گیا ہے, یہ جو چیز ناپسند ہے, وہ گناہ میں شامل ہوتی ہے. اور غیر فطری طریقہ ہے نا. ان اللہ یحب التوابین و یحب المتطہرین. اگر پیریڈ زیر سے آئے اور 3 مہینے سے زیادہ وقت ہو جائے تو ہو جائے, کیا ہو سکتا ہے پھر؟ حکم تو یہی ہے نا. قسم کے کفارے کے جو 3-4 آپشن ہیں, ان میں سے کوئی ایک ادا کر سکتے ہیں. مثلا 3 دن کے روزے, جبکہ کچھ پیسے پاس ہیں جس سے 10 لوگوں کو کھانا کھلایا جا سکتا ہو, اس کے باوجود روزے رکھ لیے جائیں. ٹھیک ہے, ایسا کر سکتے ہیں, لیکن ایک ہی آپشن ان میں سے لینا ہوگا, جو بھی لینا چاہے. سوال ہے, اگر کوئی عورت بیوی ہونے کا حق ادا نہ کرے 2 سال تک, تو کیا ایسی عورت کا نکاح قائم رہے گا؟ وہ کیوں نہ کرے؟ کہ اس کی کوئی وجہ ہوگی. اگر آپس کی انڈرسٹینڈنگ کے ساتھ ایسی کوئی چیز ہے تو اس میں تو کوئی حرج نہیں. بعض شوہر کئی کئی سال کے لیے باہر چلے جاتے ہیں کمائی کرنے کے لیے, تو اب اس سے نکاح تھوڑی ٹوٹ جاتا ہے. لیکن یہ ہے کہ اگر کوئی قسم کھا رکھی ہے یا کچھ اور ایسی بات ہے, تو پھر دیکھا جائے گا. کیا خاوند ایسی صورت میں عورت کو سمجھائے اور وہ نہ سمجھے, تب خاوند دوسری شادی کر لے اور دوسری بھی گھر لے آئے, تو ایسے خاوند پر کوئی گناہ تو نہ ہوگا؟ ویسے بھی گناہ نہیں ہوتا. وآخر دعوانا ان الحمدللہ رب العالمین. سبحانك اللهم وبحمدك, نشهد أن لا إله إلا أنت, نستغفرك ونتوب إليك. والسلام عليكم ورحمة الله وبركاته.